नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभर एकैसाथ सुनिरहनु भएको अपरान्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेको छ। फुजेल काण्डमा चलाइएको मुद्दा फिर्ताको माग गर्दै माओवादीले दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको हो। माओवादी अवरोध पछि संसद बैठक भोलि बस्ने गरी स्थगित भएको छ। यसअघि हिजो दुई पटक बसेको बैठक माओवादी अवरोधकै कारण स्थगित भएको थियो। शान्ति र संविधान निर्माणप्रति उदासीन रहेको भन्दै एकीकृत नेकपा माओवादीले कंग्रेस र एमाले विरुद्ध मोर्चाबन्दी शुरू गरेको छ। एकीकृत माओवादी सहितका 7 दलको बैठकले कंग्रेस र एमालेलाई दबाव दिन गठबन्धन बनाउने निर्णय गरेको हो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाचिमपाटमा आज बसेको मधेसवादी र संघीय समाजवादी पार्टी समितिको बैठकले गठबन्धन बनाएर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न दबाव दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो। कंग्रेस र एमाले संविधान निर्माण तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकारात्मक नभएको 7 दलको आरोप छ। संघीय संरचनामा जान समेत हालताल गर्न थालेकाले कंग्रेस र एमालेलाई दबाव दिनुको विकल्प नरहेको बैठकले ठहर गरेको छ। गठबन्धनको स्वरूप र दबावका कार्यक्रम तयार गर्न पर्सि बैठक बस्ने कर्णले जानकारी दिनुभयो। भारतको नयाँ दिल्लीमा 1.5 महिना स्वास्थ्य उपचारपछि स्वदेश फर्केका एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ। भक्तपुरको बालकोट स्थित ओली निवासमा पुगेका वरिष्ठ नेता नेपाल र ओलीबीच करिब 10 मिनट भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा वरिष्ठ नेता नेपालले ओलीको स्वास्थ्य अवस्थाबारे चासो राख्नु भएको थियो। दुवै नेताहरूबीच राजनैतिक छलफलमा विषयमा छलफल भएन। ओलीका स्वकीय सचिव रमेश आचार्यले भन्नुभयो, वरिष्ठ नेता नेपालले ओली कमरेडको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। नव महाधिवेशनबाट दुवै नेता अध्यक्ष बन्ने योजनामा छन्। ओलीले नेतृत्व हस्तान्तरणको सवाल उठाउँदै यो पटक आफू अध्यक्ष हुनुपर्ने बताइरहनु भएको छ भने नेपालले पनि आफूलाई अध्यक्षको दौडमा उभ्याउनु भएको छ। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने निर्णय गरेको छ। आज दरबारमा बसेको मन्त्री परिषदको बैठकले केही दिन यता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि उचित पहल गर्ने निर्णय गरेको हो। बैठकमा अधिकांश मन्त्रीहरूले पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदा जनजीवन प्रभावित भएको भन्दै निगम सधैँ घाटामा जानुको कारण पत्ता लगाउनु पर्नेमा सबै मन्त्रीहरूले जोड दिएका थिए। त्यसै गरी देशभर खोप सेवा सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि भएको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिचालले जानकारी दिनुभयो। इन्धन आपूर्ति सहज बनाउन भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष मार्फत सरकारले आयल निकमलाई निर्णय दिन लागेको हो। आयल निकमले आपूर्ति सहज बनाउन 5 अरब रुपियाँ अनुदान मागेको थियो। निगमले रकम भुक्तानी गर्न नसकेपछि इन्डियन आयल कर्पोरेसन आइओसीले 30% आपूर्ति कटौती गरेको थियो। पेट्रोलियम पदार्थको अध्ययन गर्न कठित संसदीय समितिको निर्देशन, बजारमा इन्धन अभावको अवस्था र निकमको मागलाई ख्याल गर्दै ऋण दिन लागिएको हो। आयल निकमले ऋण बापत प्राप्त रकम भारतीय आयल निकमलाई तिरेपछि आपूर्ति केही सहज हुने बताइएको छ। पूर्वी युक्रेनको मारियोपोलमा युक्रेनी सेनाको कारवाहीमा परि 3 जना रुस समर्थित पृथकतावादीको मृत्यु भएको छ। आक्रमणमा परि 13 जना घाइते भएका छन् भने 63 जनालाई हिरासतमा लिइएको बताइएको छ। करिब 300 रसियन पृथकतावादी समूहले युक्रेनको मारियोपोल सहरमा रहेको सेनाको समूहमाथि पेट्रोल बमले आक्रमण गरेका थिए। जवाफमा युक्रेनी सेनाको कारवाहीमा परि ती 3 जना मारिएको युक्रेनका अन्तरिम मन्त्री आर्सेना अभा कोबले बताएका छन्। यसैबीच युक्रेनमा चारै सङ्कट समाधानको लागि स्विजरल्यान्डको जेनेभामा वार्ता हुने भएको छ। युक्रेनका अन्तरिम मन्त्री आर्सेना अभाकोभका अनुसार वार्तामा अमेरिका, युरोपियन युनियन र रसिया र युक्रेनका प्रतिनिधिमण्डलको सहभागिता रहनेछ। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। यो सिजनको दोस्रो खेलमा दिल्ली र बेङ्गलोर भिड्न लागेका हुन्। दिनेश कार्तिकको नेतृत्वमा मैदानमा उत्रने दिल्लीको टिममा डी कुक, डेभी डुमिन, मोहम्मद शमी, केविन पिटरसन, रोस टेलर लगायतका खेलाडीहरू रहेका छन् भने विराट कोहलीको कप्तानमा मैदानमा उत्रने बेङ्गलोरमा एबी डेभिल्स र क्रिस गेल, मथेयुआ र मुरली थरन, रवि रामपल, युवराज सिंह लगायतका अनुहार देखिनेछन्। आजको खेलमा दुवै टोली विजय यात्रा सुरुवात गर्ने सुरमा रहनेछन्। खेल दुबईको शारजाह क्रिकेट स्टेडियममा बेलुका 8:15 सुरु हुनेछ। अवस्था 4:00 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार।